खास के बयान दिइरहनु हुन्छ? होइन, बयानको कुरा त अब जे जे कुरा सोध्यो त्यस्तो बयान के के सोध्यो के बताउनु भयो? अब तपाईँले के सोध्नु त्यो भन्नुहोस् न। यहाँमाथि जुन आरोप छ त्यसको बारेमा के भइरहेको भने आयोगले आरोप ममाथि के छ? एउटा छ यो नगर चुनाव कथित भन्छन् होइन, कथित नगर चुनाव गरेर करोडौँको चाहिँ दुरुपयोग गर्यो र त्यो बेलामा चाहिँ चुनावमा भाग नलिनेलाई जनताले ठेगान लगाउँछन् भनेर राजनीतिक भाषण गर्दै हिँड्यो त्यही कारणले मोर रोयालिस देन रोयल आथ्यो भन्ने छ नि तपाईँको कुरामा नि। एउटा कुरो के हो भने त्यो कथित कथित भन्ने कुराहरू त्यो एउटा कथितको रूपमा चाहिँ तपाईँहरूले जुन इन्टरप्रेसन गर्नुहुन्छ त्यो कानुन हुने भएन निर्वाचन हो। जनताले ठेगान लगाउँछन् भन्ने कुराहरू त्यो भनिए पनि छैन, तपाईँले भन्नुभएको थियो नि पोखरामा। होइन होइन, त्यो त्यो तपाईँको इन्टरप्रेसनमा फरक परेको कुराहरू हो। जनताले पोलिटिकल पार्टीले ठेगान लगाउने भन्ने कुराहरू किन आउँदैन भनेदेखि त्यो पोलिटिकल पार्टी भनेकै जनताकै पार्टी हो नि होइन। अन्त जहाँसम्म तपाईँले चाहिँ धेरै करोडको कुराहरू भन्नुभयो नि, जम्मा निर्वाचनमा निर्वाचन आयोगबाट खर्च भएको कति हो भनेदेखि 8,56,55,80,000 कति छ, 8,56,00,000 रुपियाँ हो। जम्मा 22 करोड त्यसको विनियोजित भा हो, करिब करिब 11 करोड जति निकासा भा हो, त्यसमध्येमा जम्मा 8,56,00,000 जति चाहिँ खर्च भयो। तर देशका प्रमुख राजनीतिक दलहरूले निर्वाचन बहिष्कार गरेको बेलामा तपाईँले चाहिँ उल्टो निर्वाचन होइन, चुनाव त कानुन बमोजिम गराउनु पर्ने चुनाव कानुन ए राजीनामा आज बिहान हो कुराहरू म जवाफ दिन्छु नि। कुरो के हो भन्नुहुन्छ भने वर्तमान परिस्थितिमा होइन जनताले यो आन्दोलनबाट एउटा नयाँ परिस्थिति जन्माएको छ, त्यो कुरालाई त सबैले मान्नुपर्छ नि। त्यस कारणले नयाँ परिप्रेक्ष्यमा सरकारलाई हामीले सहयोग पुर्याउनुपर्छ र जनताको भावना अनुसार हामीले काम गर्नुपर्छ भन्ने सोचाइअनुसारको आफूले अरू अरू साथीहरूलाई अथवा सरकारलाई चाहिँ सहयोग पुर्याउने हिसाबले मैले होइन त्यो महावीरको कुरासँग यो सम्बन्धित छैन, महावीरको भन्ने थाहा छैन मलाई। होइन तपाईँले गल्ती नगरेको भए राजीनामा दिनु किन पर्छ, डटेर काम गर्नु न होइन। अब फेरि ल ओके ओके, मैले राजीनामा माग्नु भयो अहिले फेरि नदिनुहोस् भन्ने यार। फेरि काम गर्नुहोस् भन्दा हालेको त।